चलिए अब इस लेसन के अस्मा को देखते हैं। अस्मा इस्म की जमा है, यानी नाउन्स कौन कौन से हैं। आप वैसे ही लिस्ट बनाएंगे अपने पास। पहला नेमती, मानी है इसका नेमत मेरी। नून ऐन मीम इसका रूट है। वाहिद है इसम जमीर, वाहिद मुतकल्लिम। अल्लती वो जो, इसम मौसूल है ये। फिर कुम तुम सब, ये जमीर है, इसम जमीर जमा मुजक्कर हाजिर। मुसद्दिकन तस्दीक करने वाला। स्वाद दाल कौफ, इसम फाइल वाहिद मुजक्कर। काफिरिन इनकार करने वाले। काफारो इसम फाइल है। कलीलन कम, इसम सिफ्त है। राकेईन रुकू करने वाले। राकाफ़ईन इसम फाइल है। अलबिर्र बिर नेकी को। बारौरा इसका रूट है। फिर अंतुम तुम सब, इसम जमीर है ये। हाँ वो, ये भी इसम जमीर है मुअन्नस की। खाशीन डरने वाले। खाशे की जमा खाशीन ऐन इसम फाइल है ये भी। फिर आगे अल्लज़ीना पीछे भी गुजरा, वो लोग इसम मौसूल है जमा मुजक्कर। हु यही वो, इसम जमीर है। हुम वो सब, इसम जमीर है ये भी जमा मुजक्कर गायब। मुलाकू वो सब मिलने वाले हैं। लाम काफिया इसका रूट है। इसम फाइल जमा मुजक्कर। राजेऊन लौटने वाले। राजीम ऐन इसम फाइल जमा मुजक्कर। चलिए अब अफाल को देखते हैं। उस्कुरु याद करो। दाल काफ रौ बाब नसरा। उस्कुरु का लफ्ज जो है ये जिक्र से है। इसका मानी क्या होता है? किसी चीज को महफूज करना, किसी बात का दिल में हाजिर करना। नसिया निसियान जिसको बोलते हैं, इसके ऑपोजिट जो होता है यानी भूल के ऑपोजिट। अरबी में शोहरत को भी जिक्र कहते हैं। कहते हैं ना आपका जिक्र बहुत है, जिक्र खैर। किसी के मुतल्लिक अच्छी बात कहना। शर्फ और इज्जत, इब्रत और मौइज्जत। यानी जिक्र का लफ्ज आप समझ गए कि बहुत कसीरुल मानी है और जुबान से भी होता है, दिल से भी होता है, अमल से भी होता है। इंशाल्लाह इसको मजीद हम देखेंगे आगे जाके, एक ऐसा मुकाम आएगा कि इस पे बहुत लंबी बात होगी। फिर अगला लफ्ज है नेमती। अनमत इनाम किया मैंने। अनमतु नून ऐन मीम से नेम। नेम का लफ्ज भी अरबी में बहुत ज्यादा खुशहाली, बरकत, खैर, आफियत, इन सारे मानों में ये होता है जिसमें के इंसान यानी नेमते हैं, जैसे उर्दू में भी हम बोलते हैं, और इनाम का लफ्ज भी इसी से है। औफू वफाया से पूरा करो। वफा का लफ्ज उर्दू में हम बोलते हैं बहुत आम, बेवफा, वफादारी, वफाशार, वो भी इसी से। ऊफी एक ही रूट है इसका, मैं पूरा करूंगा। वफाया से। इरहबू तुम सब डरो। राहबा से राहब डरना। राहब इसी से, रहबानियत इसी से। रहब किसको कहते हैं कि अल्लाह के खौफ से इस दुनिया की चीजों को छोड़ देना, बीवी बच्चे घर ऐसी तमाम चीजों को अपने से दूर कर देना, इसको यहां यानी रहब कहते हैं। इरहबू आमिनू, आमिनू तो पीछे भी गया, ईमान ले आओ। हमजा मीम नून से अमन। ईमान लाना क्या होता है? अल्लाह को मान जाना, इंसान अमन में आ जाता है ईमान ला के। अनजलतु मैंने नाजिल की। नून जालाम, नजला का मानी होता है ऊपर से नीचे गिरना, ऊपर से आना, यानी नजूल हमेशा ऊपर से होता है। ला तश्तरू न तुम खरीदो। शीन राया اشترو کا لفظ جو ہے یہ شین را یا سے ہے، یہ ازدات میں سے ہے، خریدنے اور بیچنے دونوں کے معنوں میں آتا ہے، لین دین کا معنی آپ لکھ سکتے ہیں، اس میں دونوں ہی چیزیں کور ہو جاتی ہیں. اتقو تم سب ڈرو، واو قافیہ سے، تقوی بچانا، اللہ کی ناراضگی سے دنیا میں خود کو بچانا اور آخرت میں جہنم کے عذاب سے بچانا اپنے آپ کو. لا تلبسو لبیسا، لام باسین یہ نیا لفظ ہے آج آپ کے لیے، نہ تم ملاؤ. لبیسا کہتے ہیں اوڑھنے کو، اڑانے کو، یہ جو ہم لباس کے پہنتے ہیں وہ بھی اسی سے نا، چھپانا، نہ ڈھانپو، نہ پہناؤ. یہاں مطلب کیا ہے کہ نہ پہناؤ باطل کو حق پر، یعنی حق کے اوپر باطل کے کپڑے نہ پہناؤ. اسی سے پھر تلبیس ابلیس لفظ بھی آپ نے ایک مشہور کتاب کا نام سنا ہوا ہے کہ شیطان کس طرح حق کے اوپر مطلب حق کو چھپا کے باطل کو نمایاں کرتا ہے. پھر تک تمو کاف تامیم کتما تم چھپاتے ہو، کتمان حق بھی اردو میں ہم سنتے ہیں لفظ. تعلمون تم سب جانتے ہو، عین لام میم سے. اقیمو قائم کرو، قاف واو میم سے بھی ہو سکتا ہے بلکہ زیادہ اسی سے ہی آتا ہے. قیام کرنا کسی چیز کا سیدھا رکھنا، جم جانے کے معنوں میں. آتو حمزہ تایا ادا کرو، ادائیگی ایتا. اردو میں جو ایک لفظ ہم بولتے ہیں نا کہ آتی ہوں، یہ بھی اسی سے، یعنی آپ کسی چیز کو ادا کرتے ہیں تو کیا ہوتا ہے، پورا ادا کر دیتے ہیں نا، تو اسی سے پہ یہ پیچھے لفظ گزرا تھا یا تینکم، حمزہ تا یا سے تھا یہ بھی، تو آنے کا معنی بھی اسی میں ملتا ہے. ارکاؤ را کافین رکو کرو، یعنی ظاہری طور پہ ایک ریچول ہے اسلام میں نماز کے اندر، لیکن عاجزی کے معنوں میں بھی ہے. تامرون تم سب حکم کرتے ہو، حمزہ میم را سے. تن سونا نون سین یا سے تم سب بھول جاتے ہو. تتلونا تا لام یا سے تلا یتلو تلون تلاوت اسی سے ہے، تم سب تلاوت کرتے ہو. تلاوت کیا ہوتا ہے کہ جس میں انسان لفظوں کے ساتھ ساتھ معنی پہ بھی غور کرے. یہ الگ بات ہے کہ ہمارے ہاں تلاوت تو صرف سپارے پہ سپارا ختم کرنے کا نام ہے. تاقیلون عین قاف لام سے تم سب عقل رکھتے ہو. عقل کا معنی ہوتا ہے باندھنا. عقال کہتے ہیں وہ رسی جس سے اونٹ کو باندھا جاتا ہے. تو ہماری عقل کیا ہے، یہ بھی تو ہمیں باندھتی ہے نا بہت ساری چیزوں سے. دل کہتا ہے کر لو، عقل کہتی ہے نہ کرو، تو ایک نہ نظر آنے والی رسی ہوتی ہے جو انسان کو گناہوں سے یا برے کاموں سے یا نقصان دہ چیزوں سے روک لیتی ہے. استعینو تم سب مدد طلب کرو، عین واو نون سے اون، یہ وہی لفظ ہے جو پیچھے ہم پڑھ چکے، ایاک نستعین. معین کا لفظ آپ نے اردو میں سنا ہوگا، اسی سے معاونت. یزن نون وہ سب گمان رکھتے ہیں، زوئے نون نون. زن کا لفظ عربی میں بھی ازداد میں سے ہے. ازداد کیا ہوتا ہے کہ ایک ہی لفظ ایک وقت میں ایک معنی دے اور دوسرے وقت میں بالکل اس کا اپوزٹ معنی دے. تو یزن نون کا لفظ جو ہے کبھی یقین کے معنوں میں آتا ہے اور کبھی گمان جو بالکل یقین کا اپوزٹ ہے. تو یہ تھے آج کے افعال. اب تھوڑے سے حروف بھی دیکھ لیتے ہیں، حالانکہ ان کی تعداد بہت زیادہ ہوتی ہے، لیکن تھوڑے سے جو آپ کے لیے فائدہ مند ہوں گے. یا کا معنی کیا ہوتا ہے، اے، اور حرف ندا ہے، یہ پکارتے ہیں. جیسے اردو میں بھی ہم کہتے ہیں نا یا فلان، یا ایوہ الذین، قرآن پاک میں بہت جگہ آتا ہے. پھر واو کا لفظ ہے اور کے معنوں میں، حرف عطف ہے، بہت جگہ آیا یہ آج کے لیسن میں بھی. پھر ایا صرف کے معنوں میں، جیسے ایا کنا بدو. پھر آپ دیکھیے بیما، با بھی حرف ہے اور ما بھی حرف ہے، ساتھ اور جو کے معنوں میں. تو بیما جمع آ گیا تو ساتھ اس کے جو. با جو ہے یہ حرف جار ہے اور ما اس میں موصول ہے. پھر لیما، اب یہ دیکھیے کیا ہے، لام زر لی جس کا معنی ہوتا ہے واسطے، اور ما کا معنی کیا ہوتا ہے، جو. تو واسطے اس کے جو. عربی زبان کی خوبی کیا دکھی کہ اس میں ایک ایک لفظ اکیلا بھی مانی دیتا ہے اور بعض دفعہ دو مل کے بھی مانی دیتے ہیں. افلا یہ لفظ دیکھیے آپ، क्या फिर नहीं, आ का मानी होता है क्या, हर्फे इस्तफहाम क्वेश्चनिंग आप लिख सकते हैं इंग्लिश में, क्वेश्चन मार्क होता है ये, और फा का मानी होता है पस देन इंग्लिश में, और ला का मानी नो नहीं, तो क्या फिर नहीं, देन विल नॉट यू, यानी इस तरह के मानों में। फिर इन्ना यकीनन, हर्फे मुशब्बा बिल फेल है ये, और लाम पे जबर के साथ आए ला तो मानी क्या होता है अलबत्ता, ली आए तो वास्ते और ला आए तो अलबत्ता, और इला तरफ टुवर्ड्स। तो ये थे हरूफ।